चरवाहों की बस्ती में कोई ऐसा न था जिसे लालू के साथ दिलचस्पी न थी। वो बला का चुस्त और बेहद निडर था। भागने, तैरने और दरख्तों पर चढ़ने में कोई इसका हम पल्ला न था। इसकी शरारतों की दास्तानें हर बच्चे हर बूढ़े की जुबान पर थी। इसे जंगल के दरिंदों का खौफ था, ना शहर के मुहज्जब इंसानों का डर। अगर एक दिन इसके मुतल्लिक ये खबर मशहूर होती कि वो जंगल से रीछ का बच्चा पकड़ लाया है, तो दूसरे दिन ये सुना जाता कि वो शहर के किसी मुअज्जिज आदमी के नए कपड़े या किसी ऊँगते हुए सिपाही के हथियार उठा लाया है। माँ बाप का साया बचपन में सर से उठ जाने के बाद इसकी देखभाल की तमाम जिम्मेदारी तीजू पर थी। तीजू ने इसे एक अच्छा माहीगीर और एक फर्शनाश चरवाहा बनाने के लिए बहुत जतन किए, लेकिन लालू पर इसकी कोई तदबीर कारगर न हुई। चुनांचे इसे 14 साल की उम्र तक समझाने, गालियां देने और पीटने के बाद मायूस होकर इसने न सिर्फ इसके मशागिल में दखल देना तर्क कर दिया, बल्कि आहिस्ता आहिस्ता इनमें दिलचस्पी लेने लगा। शुरू शुरू में लालू ने तारीख रातों में शहर के मोहल्लात और मंदिरों की सैर की, लेकिन अब वो दिन के वक्त भी वहां होता। इसका रंग सफेद था, कपड़े वो कई साल की जरूरत से ज्यादा जमा कर चुका था, इसलिए शहर में कभी किसी ने इसका हस्ब नस्ब पूछने की जरूरत महसूस न की। वो उनके आदाब मुआशरत और पूजा पाठ के तमाम तरीकों से वाकिफ हो चुका था। लालू तीन पहर रात के शहर में दाखिल हुआ। रामदास के मकान का दरवाजा बंद था और पहरेदार दीवार के सहारे बैठा खर्राटे ले रहा था। मकान की चार दीवारी बहुत ऊंची थी। लालू ने पिछली तरफ जाकर दीवार के साथ उगे हुए आम के तरफ से सीढ़ी का काम लिया और मकान के अंदर पहुंच गया। वो इस मकान के हर कोने से वाकिफ था। रामदास और रणधीर गर्मियों में मकान की छत पर सोया करते थे। वो दबे पांव सीढ़ियां चढ़ता हुआ छत पर पहुंचा, लेकिन आज खिलाफे मामूल वहां पर सिर्फ एक चारपाई थी। इसने झुककर गौर से देखा, मालूम हुआ कि इस पर सोने वाला रामदास है, लेकिन रणधीर कहाँ है? इसने अपने दिल से सवाल किया। थोड़ी देर सोचने के बाद वो नीचे उतरा। सहन में चंद नौकर सो रहे थे। इसे ख्याल आया कि शायद रणधीर आज इनके पास सो गया, लेकिन इन्हें अच्छी तरह देखने के बाद इसे फिर मायूसी हुई। वो फटने से कुछ देर पहले वो जिस रास्ते से मकान में दाखिल हुआ था, इसी रास्ते वापस निकल गया। अब किसी और तरफ रुख करने से पहले इसने किसी जगह बैठकर सुबह का इंतजार करना जरूरी समझा, लेकिन इसे भूख महसूस हुई। शहर के बाहर एक बाग के आम के पौधे के आम इसे बहुत पसंद थे। वो इस तरफ चल दिया, लेकिन 15-20 कदम उठाने के बाद वो एक मकान में किसी की आवाज सुनकर रुक गया। कोई औरत हिचकियां लेते हुए कह रही थी, माता मुझे जाने दो, भगवान के लिए मुझे जाने दो, वो निर्दोष है, इसने मूर्तियां नहीं चुराई, अगर हमारा इनके घर जाना पाप था तो इसकी सजा हमें मिलनी चाहिए, ना के और इसे ये पाप नहीं था। इस लड़की ने रणधीर की जान बचाई थी, हम इसी की खबर को गए थे। दूसरी औरत कह रही थी, मोहनी अपने बाप के मुंह पर क्लीन का टीका ना लगाओ, कोई सुन लेगा तो क्या कहेगा। नहीं माता मुझे जाने दो, अगर इसका बलिदान दिया गया तो मैं दरिया में डूब मरूंगी। मोहनी मेरे दूध की शर्म करो, मंदिर में जाकर तमाम लोगों के सामने अपने पाप के सर पर खाक डालोगी, वो तुम्हें कभी जिंदा नहीं छोड़ेगा। तो माता जाकर पिता को समझाओ, वो तुम्हारी बात जरूर मानेगा। नहीं, वो इसका बलिदान देने की कसम खा चुका है, आज इसने किसी पहरेदार का भी एतबार नहीं किया, वो खुद मंदिर में पहरा दे रहा है। तो फिर भगवान के लिए मुझे रणधीर के घर जाने दो। रणधीर के पिता को अगर ये मालूम हो जाए कि इसकी बहन ने रणधीर की जान बचाई है, तो वो जरूर इसे बचा लेगा। मोहनी भगवान के लिए चुप रहो, क्या रणधीर ये अपने पिता को नहीं बता सकता? माता तुम खुद कहती हो कि रणधीर को कोठरी में बंद कर दिया है, और इसे ये भी मालूम नहीं कि सिपाही माधु को पकड़कर ले आए हैं। मेरे सामने बार बार इस जलील कुत्ते का नाम न लो, कोई सुनेगा तो क्या कहेगा। मुझे इसकी परवाह नहीं, अगर इसका बलिदान दिया गया तो मैं कोठे की छत पर चढ़ जाऊंगी और चिल्लाऊंगी, ये पाप था, वो बेगुनाह था। माता भगवान के लिए इसकी जान बचाओ, मैं वादा करती हूँ कि मैं कभी झील पर नहीं जाऊंगी। इसके बाद देर तक हिचकियों की आवाज आती रही। ये बातें सुनने के बाद लालू आमों को भूल गया और सीधा काली देवी के मंदिर की तरफ भागा। रात की स्याही सुबह की धुंधली में तब्दील हो रही थी। मंदिर के करीब पहुंचकर इसे शंकर आता हुआ दिखाई दिया। शंकर का चेहरा झुलस जाने पर ज्यादा स्याह हो चुका था। इसने लालू को दूर से देखते ही पूछा, पुरोहित जी आ गए? कौन से पुरोहित जी? काली देवी के मंदिर के। वो कहाँ गए थे? धर्मपुर, सरदार ने इन्हें लाने के लिए आदमी भेजे थे। शायद आ गए हो, मुझे पता नहीं। लेकिन तुम्हारे मुंह को क्या हुआ? शंकर ने खुश्क लहजे में जवाब दिया, कुछ नहीं, और बुड़बुड़ाता हुआ आगे चल दिया। लालू भागता हुआ काली देवी के मंदिर में पहुंचा। माधु रस्सियों में जकड़ा हुआ था, मंदिर के सामने पड़ा था और अर्जुन के अलावा 15 सिपाही इससे जरा दूर हटकर बैठे हुए थे। लालू ने वहां एक लम्हा भी जाया करना मुनासिब ख्याल न किया और वापिस शहर की तरफ भागा। रास्ते में इसे मंदिर की तरफ आने वाले मर्दों और औरतों की कई टोलियां मिली। रामदास के घर का दरवाजा अब खुला था और वो किसी किस्म की झिझक के बगैर अंदर दाखिल हो गया। रामदास एक उसी कमरे में शहर के चंद सरकर्दा ब्राह्मणों और क्षत्रियों के दरमियान बैठा इनसे बातें कर रहा था। गुफ्तगू का मौजू माधु का बलिदान था। लालू ने कुछ देर दरवाजे से बाहर खड़े होकर ये बातें सुनी और फिर मकान में इधर उधर फिरकर रणधीर को तलाश करने लगा। रणधीर की कोठरी तलाश करने में इसे देर न लगी, लेकिन दरवाजे को कुफ लगा देखता हुआ रणधीर की कोठी तलाश करने में इसे देर न लगी लेकिन दरवाजे को कुफ लगा हुआ था और बाहर एक पहरेदार खड़ा था। कुछ देर सोचने के बाद लालू के जहन में एक तदबीर आई। इसने पहरेदार के पास जाकर कहा, तुम्हें सरदार ने बुलाया है। पहरेदार रामदास के कमरे की तरफ चल दिया और लालू ने जल्दी से दरवाजे के करीब जाकर रणधीर को आवाज दी, कौन है? रणधीर ने अंदर से पूछा। लालू ने जवाब दिया, बातों का वक्त नहीं, सुनो, आज काली देवी के मंदिर में माधु का बलिदान दिया जाएगा। मुझे शांता ने भेजा है, वो सांप के जहर से मर रही है। इसने मुझे अपनी अंगूठी देकर तुम्हारे पास भेजा है और वो कहती थी, मेरे भाई की जान बचाओ, ये लो, मैं इसे कवाड़ के नीचे से अंदर फेंक रहा हूँ। रणधीर ने जल्दी से कहा, ठहरो ठहरो, अंगूठी अंदर मत फेंकना। तुम अगर मेरे पिता के पास जा सकते हो तो ये अंगूठी इनके पास ले जाओ, उनसे कहो ये इनके दोस्त की आखिरी निशानी है, इस पर जिस शख्स का नाम है वो माधु का बाप है। पहरेदार बुड़बुड़ाता हुआ वापिस आ रहा था और लालू इसे देखकर बरामदे के स्तून के पीछे छुपता हुआ बड़े कमरे की तरफ खिसकाया। रामदास के कमरे में लोगों की तादाद अब पहले से ज्यादा हो चुकी थी। लालू को पैगाम रसानी का फर्ज अदा करना मुश्किल नजर आया। थोड़ी देर बाद वो दरवाजे में खड़ा मौका मिलने का इंतजार करता रहा। इतने में एक शख्स भागता हुआ कमरे में दाखिल हुआ। इसने सरदार से कहा, महाराज, पुरोहित जी पहुंच गए, मंदिर में आपका इंतजार हो रहा है। रामदास ने हाजरीन से मुखातिब होकर कहा, आप चले, मैं अभी आता हूँ। लोग यज्ञ बाद दीगरे निकल आए। रामदास ने एक शख्स को हाथ के इशारे से रोक लिया और आहिस्ता से कहा, गोपाल, मैं शायद वहां ना आऊं, मुझसे ये तमाशा ना देखा जाएगा, रूहत से कहना मेरा ज्यादा इंतजार ना करे। गोपाल बहुत अच्छा कहकर चल दिया, लेकिन दरवाजे के करीब पहुंचकर फिर वापस मुड़ा और कहने लगा, महाराज, आपने इस लड़के को नहीं देखा? रामदास ने कहा, नहीं, मैंने सुना है कि वो बहुत खुश शक्ल नौजवान है। महाराज, इसकी शक्ल से सुखदेव जैसी है। सुखदेव जैसी? हाँ महाराज। गोपाल ये कहकर मकान से बाहर निकल आया और रामदास कमरे में टहलने लगा। लालू चुटके से अंदर दाखिल हुआ। रामदास इसे देखते ही चिल्लाया, तुम कौन हो, जाओ यहाँ से। महाराज, ये अंगूठी। लालू ने अपना फिक्रा पूरा किए बगैर अंगूठी रामदास के हाथ में थमा दी। रामदास ने अंगूठी लेकर बेपरवाही से एक ताकचे में रख दी। लालू ने फिर बोलने की जुर्रत की, महाराज, ये आपके दोस्त। रामदास ने इसका कान पकड़कर दरवाजे से बाहर निकालते हुए कहा, जिसकी होगी इसे मिल जाएगी, मेरे कान ना खाओ। लालू ने आखिरी बार हिम्मत की, महाराज, ये, भाग जाओ यहाँ से। अरे कोई है? लालू शिकस्त पुर्दा सा होकर वहां से चल दिया और बरामदे के एक स्तून के करीब खड़ा होकर नई नई तदाबीर पर गौर करने लगा। थोड़ी देर में एक शख्स शोर मचाता हुआ मकान के अंदर दाखिल हुआ। महाराज महाराज, गजब हो गया। रामदास चीखों पुकार सुनकर हाथ में तलवार लिए कमरे से बाहर निकला और इसने पूछा, क्या हुआ? महाराज गजब हो गया, शहर में कोई शूदर घुस आया है, इसके हाथ में तलवार है। सिपाहियों ने इसे रोका लेकिन वो कहता था, मैं तुम्हारे सरदार से मिलना चाहता हूँ। वो दो सिपाहियों को जख्मी कर चुका है। एक सिपाही की तलवार इसके सीने में लगी लेकिन इसे मालूम भी नहीं हुआ। महाराज वो राक्षस है, वो इसी तरफ आ रहा है, इसे रोकने वाला कोई नहीं। शहर के तमाम आदमी मंदिर जा चुके हैं, सरकार वो अकेला है, वो आ गया। लालू ने बाहर के दरवाजे की तरफ देखा, एक शख्स खून आलू तलवार हाथ में लिए आहिस्ता आहिस्ता कदम उठाता इसकी तरफ आ रहा था। ये बुद्धू था, इसके पांव लड़खड़ा रहे थे और बरहना सीने से खून की धार बह रही थी। इसके होंठ भींचे हुए थे और आंखों से मजलूमियत टपक रही थी। रामदास ने कहा, ठहरो, तुम कौन हो? और तलवार सोच कर आगे बढ़ा। बुद्धू ने इसे सर की जुम्बश और हाथ के इशारे से समझाने की कोशिश कर रहा था कि वो इसके साथ लड़ने के इरादे से नहीं आया। इसकी आंखें खामोश फरियाद से मुतासिर होकर रामदास ने पूछा, तुम यहाँ क्यों आए? बुद्धू के भींचे हुए होंठों में खफीफ सी जुम्बश हुई। इसने पूछा, तुम रामदास हो? हाँ, कहो क्या कहना चाहते हो? माधु सुखदेव का बेटा है, रणधीर को मालूम है, इसे बचाओ, इसे बचाओ, वो सुखदेव का बेटा है, इसे। आखिरी अल्फाज आहिस्ता आहिस्ता चंद बार दोहराने के बाद इसके मुंह से खून की धार बह निकली और वो नीचे गिर पड़ा। इसके होंठ बदस्तूर हिल रहे थे। वो बेहोशी की हालत में इसे बचाओ दोहरा रहा था। इसकी आवाज खफीफ से खफीफ तर हो रही थी, यहाँ तक के सिर फिलते हुए होंठ नजर आए और आवाज सुनाई ना देती थी। बुद्धू ने एक झुरझुरी ली और इसके होंठ आखिरी बार एक दूसरे से जदा हुए। मैदान हस्ती का थका हुआ मुसाफिर मुल्के अदम पहुंच चुका था लेकिन बेजान आंखें अभी तक रामदास के चेहरे पर अपनी फरियाद का असर ढूंढ रही थी। लालू अपने आंसू जब्त ना कर सका। बुद्धू की मौत ने रामदास पर एक गहरा असर किया। कुछ देर बुद्धू को पहचानने की नाकाम कोशिश के बाद वो तेजी से कदम उठाता हुआ रणधीर की कोठरी की तरफ बढ़ा और पहरेदार को कोठरी का दरवाजा खोलने का हुक्म दिया। दरवाजा खुलते ही रणधीर लपक कर बाहर निकला और रामदास की तरफ गुस्सा नफरत और हकारत से देखते हुए बोला, पिताजी अब तो आपका कलेजा ठंडा हो गया होगा लेकिन मैं पूछता हूँ, क्या इंसाफ यही था? समाज का कानून तोड़ने वाला आपका बेटा था लेकिन बलिदान के लिए आपने एक ऐसे बेगुनाह शख्स को मुंतखब किया जिसके खून का हर कतरा सदियों तक समाज के माथे पर बदनामी का दाग बनकर चमकता रहेगा। रणधीर मेरे साथ आओ। रामदास ने यह कहकर रणधीर का बाजू पकड़ लिया और इसे इस जगह ले आया जहां बुद्धू पड़ा हुआ था। रामदास ने बुद्धू की लाश की तरफ इशारा करते हुए रणधीर से पूछा, इसे जानते हो? ये कौन है? रणधीर कुछ देर बेहिसो हरकत खड़ा बुद्धू की लाश की तरफ देखता रहा। बिलाखिर इसने पूर्णम आंखें ऊपर उठाई और रामदास की तरफ देखते हुए कहा, पिताजी ये आपकी दूसरी फतह है, मैं इसे जानता हूँ। इन अल्फाज के साथ ही रणधीर की आंखों से आंसुओं का सैलाब उमड़ आया। बुद्धू की तलवार इसके साथ पड़ी हुई थी। रणधीर ने इसका दस्ता पहचान लिया और उठाकर रामदास को पेश करते हुए कहा, पिताजी ये माधु के बाप और आपके दोस्त की दूसरी निशानी है, अंगूठी मैंने आपको भेज दी थी। रामदास ने तलवार में हाथ पकड़ ली और पूछा, कौन सी अंगूठी? रणधीर इधर उधर देखने लगा और लालू इसका मतलब समझकर भागता हुआ कमरे में जाकर अंगूठी ले आया और बोला, महाराज ये है, मैंने आपको दी थी लेकिन आपने इसे ताकचे में फेंक दिया था। रामदास ने दूसरे हाथ में अंगूठी पकड़कर जवाब तलब निगाहों से रणधीर की तरफ देखने लगा। रणधीर ने कहा, पिताजी इस अंगूठी पर सुखदेव का और इस तलवार पर आपका नाम लिखा हुआ है। रामदास ने यके बाद दिगरे तलवार के दस्ते और अंगूठी की तरफ देखा और दोनों चीजें इसके कांपते हुए हाथों से गिर पड़ी। اس اضطراری حالت میں اس کے منہ سے یہ الفاظ نکلے، اف بھگوان، کیا یہ ممکن ہے؟ اس نے رندھیر کی طرف دیکھا اور کہا، رندھیر تمہیں یقین ہے وہ سکھدیو کا بیٹا ہے؟ رندھیر نے جواب دیا، پتا جی اب میرے یقین دلانے سے کیا ہوگا، کاش آپ مجھے کل رات بات کرنے کا موقع دیتے، اب جو ہونا تھا سو ہو چکا۔ رام داس نے کہا، نہیں ابھی کچھ نہیں ہوا، وہ ابھی تک زندہ ہے، میں اسے بچا سکتا ہوں، میں اسے بچاؤں گا۔ یہ کہہ کر رام داس استبل کی طرف بھاگا۔ رندھیر نے نیچے پڑی ہوئی تلوار اور لالو نے انگوٹھی اٹھا کر اس کے پیچھے بھاگے۔ چند لمحوں کے بعد رام داس اور رندھیر گھوڑوں کی ننگی پیٹ پر سوار مندر کا رخ کر رہے تھے۔ لالو رندھیر کے ساتھ چمٹا ہوا تھا۔ رام داس نے یہ کے بعد دیگرے تلوار کے دستے اور انگوٹھی کی طرف دیکھا اور دونوں چیزیں اس کے کانپتے ہوئے ہاتھوں سے گر پڑی۔ اس اضطراری حالت میں اس کے منہ سے یہ الفاظ نکلے، اف بھگوان، کیا یہ ممکن ہے؟ اس نے رندھیر کی طرف دیکھا اور کہا، رندھیر تمہیں یقین ہے کہ وہ سکھدیو کا بیٹا ہے؟ رندھیر نے جواب دیا، پتا جی اب میرے یقین دلانے سے کیا ہوگا، کاش آپ مجھے کل رات بات کرنے کا موقع دیتے، اب جو ہونا تھا سو ہو چکا۔ رام داس نے کہا، نہیں ابھی کچھ نہیں ہوا، وہ ابھی تک زندہ ہے، میں اسے بچا سکتا ہوں، میں اسے بچاؤں گا۔ یہ کہہ کر رام داس استبل کی طرف بھاگا۔ رندھیر نے نیچے پڑی ہوئی تلوار اور لالو نے انگوٹھی اٹھا کر پیچھے بھاگے۔ چند لمحوں کے بعد رام داس اور رندھیر گھوڑوں کی ننگی پیٹ پر سوار مندر کا رخ کر رہے تھے۔ لالو رندھیر کے ساتھ چمٹا ہوا تھا۔ کالی دیوی کے مورتی کے پجاری اس کے سامنے ہاتھ باندھے کھڑے تھے۔ مادھو کو رسیوں میں جکڑ کر مورتی کے سامنے لٹا دیا گیا تھا۔ ایک پجاری اس کے سر پر چمکتا ہوا برچھا لیے کھڑا تھا۔ روحت مقدس زبان میں کوئی بھجن گا رہا تھا۔ مادھو کے چہرے پر خوف کی بجائے ایک غیر معمولی عزم و استقلال تھا۔ اس کی آنکھیں ایک ایسے سکون کی آئینہ دار تھی جو ایک مسافر کو لمبے اور تکلیف دہ سفر کے بعد منزل مقصود پر پہنچ کر حاصل ہوتا ہے۔ وہ ہر لمحہ دنیا سے دور اور بھگوان سے نزدیک جا رہا تھا۔ وہ دنیا کے ہر کام میں بھگوان یا کائنات کی ایک زبردست طاقت کی مرضی کا قائل ہو چکا تھا۔ موہنی کے تصور سے اس کے دل میں زندہ رہنے کی خواہش اسے تھوڑی دیر کے لیے پریشان کر دیتی، لیکن وہ ہر بار اپنے دل کو یہ کہہ کر تسلی دینے کی کوشش کرتا کہ موہنی اس کے پرواز کی آخری منزل نہ تھی، وہ صحیح منزل مقصود کی طرف رہنمائی کرنے والا ایک روشن ستارہ تھا۔ جب جلاد برچھا لے کر اس کے سر پر کھڑا ہو گیا تو ایک لمحہ کے لیے اس کے جسم پر کپ کپی طاری ہو گئی، لیکن اس نے فوراً اپنے دل کو یہ کہہ کر تسلی دی کہ اب ڈرنے یا کانپنے سے کچھ نہیں بنے گا، اگر بھگوان تجھے زندہ رکھنا چاہتا ہے تو یہ برچھا تیرا کچھ نہیں بگاڑ سکتا، اور اگر تیرا رہنا منظور ہے تو دنیا کی کوئی طاقت تجھے نہیں بچا سکتی۔ بھجن گانے والے پروہت کی آواز بلند ہوئی اور تماشائی کالی دیوی کی جے، کالی دیوی کی جے کے نعرے لگانے لگے۔ پجاری دونوں ہاتھوں سے برچھا بلند کر کے پروہت کے اشارے کا انتظار کرنے لگا۔ اپنے تمام عزم و استقلال کے باوجود مادھو موت کو اس قدر قریب دیکھنے کی ہمت نہ کر سکا اور اس نے آنکھیں بند کر لی۔ لالو بھاگتا ہوا مندر میں داخل ہوا۔ اس نے بلند آواز میں کہا، ٹھہر جاؤ، ٹھہر جاؤ، مہاراج آتے ہیں۔ پروہت کی آواز گلے میں رک گئی اور پجاری کا برچھا نیچے جھک گیا۔ لوگ مڑ مڑ کر دروازے کی طرف دیکھنے لگے۔ اتنی دیر میں رام داس اور رندھیر مندر میں داخل ہو چکے تھے اور لوگ ایک دوسرے سے کانا پھوسی کرنے لگے۔ رام داس کچھ کہے بغیر لوگوں کو ادھر ادھر ہٹاتا ہوا مورتی کے قریب پہنچا اور مادھو کو دیکھ کر لوگوں کی طرف متوجہ ہوا۔ تم سب اپنے گھر چلے جاؤ، آج بلیدان نہیں ہوگا۔ دن کی روشنی اگر رات کی تاریکی میں تبدیل ہو جاتی تو بھی شاید لوگ اس قدر بدحواس نہ ہوتے۔ روحت نے سراسیمگی کے حالت میں رام داس کی طرف دیکھا اور کہا، مہاراج بلیدان کی تمام رسمیں پوری ہو چکی ہیں، اب اسے روکنا آپ کے اختیار میں ہے نہ ہمارے بس میں۔ مجھے ظلم کے روک تھام کا ہر وقت حق ہے۔ یہ کہتے ہوئے رام داس نے تلوار سے مادھو کے ہاتھ پاؤں کی رسیاں کاٹنے لگا۔ काली देवी के मंदिर का पुरोहित कुछ मरूब हो गया, लेकिन बड़े मंदिर के पुरोहित ने आगे बढ़कर कहा, महाराज आप क्या कर रहे हैं, ये धर्म की इज्जत का मामला है। रामदास ने बदस्तूर रस्तियां काटते हुए जवाब दिया, धर्म की इज्जत बेइंसाफी में नहीं इंसाफ में है। पुरोहित बोला, महाराज कैसी बेइंसाफी, इसने भजन सुने, इसने मूर्तियां चुराई और ब्राह्मणों की पंचायत ने इसके मुतल्लिक जो फैसला किया था आप इससे भी मुत्तफिक थे, अब आप ये क्या कर रहे हैं, ये देवी के मंदिर की तोहीन है। अर्जुन ने आगे बढ़कर कहा, नहीं देवी की तोहीन नहीं होगी, बलिदान जरूर होगा। अवाम भी शोर मचाने लगे, जरूर होगा जरूर होगा। रामदास माधु की तमाम रस्सियां काट चुका था, वो अर्जुन को देखकर जरा सख्त लहजे में बोला, अर्जुन तुम जानते हो कि ये बेकसूर है, इसने मूर्तियां नहीं चुराई, तुम ये भी जानते हो कि ये मूर्तियां किसकी हैं, मैं तुम्हारी इज्जत के लिए सब कुछ कर सकता हूँ लेकिन इस पर जुल्म नहीं कर सकता। अर्जुन ने नदामत से आंखें झुका ली, लेकिन लोग बदस्तूर शोर मचा रहे थे, बलिदान जरूर होगा, बलिदान जरूर होना चाहिए। शहर का सरकर्दा ब्राह्मण जो राजा के दरबार के बड़े पुरोहित का रिश्तेदार था बोला, महाराज आपको धर्म की बातों में दखल देने का हक नहीं, आप इसे यहाँ से नहीं ले जा सकते, अगर आपने जबरदस्ती की तो हम सब राजा के पास जाएंगे। रामदास ने जवाब दिया, मैं इंसाफ के मामले में किसी से नहीं डरता, मुझे मालूम हो चुका है कि वो मूर्तियां इसने खुद बनाई हैं, मंदिरों से नहीं चुराई, महाराज आपके पास क्या सबूत है कि मूर्तियां इसने खुद बनाई हैं? रामदास ने कहा, रणधीर तुम बताओ। रणधीर बोला, मैंने इसे अपनी आंखों से झील के किनारे मूर्तियां तराशते देखा है और भजन। रामदास ने कहा, जो लोग इस पर भजन गाने का इल्जाम लगाते हैं इन्हें काबिले एतमाद नहीं समझता, रणधीर इसे ले जाओ। ब्राह्मण सरदार के मुकाबले में अपनी शिकस्त बर्दाश्त न कर सके, वो मंदिर में जमा होने वाले लोगों को बेहिसी और बुजदली का ताना देकर उकसाने लगे, निस्फ से ज्यादा खचतरी भी इनके तरफदार बन गए। बड़े मंदिर के पुरोहित ने कहा, महाराज अब हमें इससे बहस नहीं कि ये बेगुनाह है या गुनाहगार, अब तमाम रस्में पूरी हो चुकी हैं और बलिदान किसी हालत में नहीं रुक सकता। खचतरियों को ब्राह्मणों का साथ देते देखकर रामदास को सदमा हुआ, इसने कहा, बहुत अच्छा बलिदान होगा। मंदिर में काली देवी की जय और महाराज की जय के नारे बुलंद हुए। रामदास ने हाथ के इशारे से लोगों को खामोश किया और कहा, लेकिन बलिदान इसका नहीं बल्कि मेरा होगा। बीसियों आवाजें एक साथ निकली, आपका? हाँ मेरा। रामदास ने यह कहकर मूर्ति के सामने बैठकर सर झुका दिया और कहा, अगर बलिदान इस कदर जरूरी है तो मैं हाजिर हूँ। पुरोहित जी आप तमाम रस्में पूरी कर चुके हैं, पुजारी को मेरी गर्दन काटने का हुक्म दीजिए, मैं देवी के एहतराम के लिए अपनी जान दे सकता हूँ लेकिन एक बेगुनाह के खून के छींटों से दागदार नहीं कर सकता। रामदास इंसानी फितरत की कमजोरियों से वाकिफ था, इसका ये हरबा कारगर हुआ। ब्राह्मणों की जुबान थोड़ी देर के लिए गुंग हो गई और खचतरी फिर इसके तरफदार बन गए। अर्जुन ने इसका हाथ पकड़कर उठा लिया। रामदास ने पुरोहित की तरफ देखकर कहा, पुरोहित जी बस इतनी सी बात से घबरा गए। ये कहकर रामदास माधु का बाजू पकड़कर मंदिर से बाहर निकल आया, रणधीर भी इसके साथ ही निकला। लोग इस कदर बदहवास थे कि किसी के दिल में इनका रास्ता रोकने का ख्याल तक पैदा ना हुआ। मंदिर से बाहर निकलकर रामदास ने कहा, माधु सुखदेव कहाँ है? माधु ने जवाब दिया, इन्हें मरे हुए मुद्दत हो गई, तुम्हारी माता का नाम कमल है ना? माधु ने इस्बात में सर हिलाया। रामदास ने कहा, अच्छा अब तुम फौरन घर जाओ, शहर के लोग तुम्हारा पीछा करेंगे, तुम अपनी माँ और बहन को लेकर पहाड़ों की तरफ निकल जाओ, इधर देखो इस पहाड़ी के दामन में एक चश्मा है, रात के वक्त वहाँ पहुंचकर मेरा इंतजार करना, मैं कल सुबह से पहले वहाँ पहुँच जाऊँगा, जल्दी जाओ वक्त जाया ना करो, इन लोगों का जोशो खरोश ज्यादा देर ठंडा नहीं रहेगा। एहसान मंदी के अल्फाज माधु के सीने में घुट कर रह गए और वो कुछ कहे बगैर मंदिर की चार दीवारी से बाहर निकलकर भागने लगा। रणधीर ने कहा, पिताजी अगर आप इजाजत दे तो मैं वहां से हो आऊं, मैं अभी आ जाऊंगा। रामदास ने मुस्कुराते हुए रणधीर की तरफ देखा और सवाल किया, माधु की बहन का क्या नाम है? इसने आंखों में आंसू भरते हुए जवाब दिया, शांता। रामदास ने कहा, रणधीर इस वक्त तुम्हारा जाना मुनासिब नहीं, तुम मेरे साथ चलो। लेकिन पिताजी वो मर रही है। कौन? शांता? क्या हुआ इसे? रणधीर इस सवाल का जवाब देना चाहता था लेकिन मंदिर से चंद ब्राह्मण शोर मचाते हुए बाहर आए। रामदास ने कहा, अच्छा तुम जाओ लेकिन मुझे जल्द इत्तला देना। रणधीर भागता हुआ मंदिर से बाहर निकला और दरख्त से अपना घोड़ा खोल रहा था कि लालू भागता हुआ आया। इसने पूछा, आप शहर जाएंगे? नहीं, मैं कहीं और जा रहा हूँ। ये कहकर रणधीर घोड़े पर सवार हो गया लेकिन लालू ने इसकी बाग पकड़ ली और कहा, मुझे मालूम है आप शांता को देखने के लिए जा रहे हैं लेकिन वो अपने घर पर नहीं, मुझे साथ ले चलिए, मुझे मालूम है कि वो कहाँ है। अच्छा मेरे पीछे बैठ जाओ, लेकिन तुम कौन हो और शांता को कैसे जानते हो? और जब तुम अंगूठी लाए थे वो तुम्हें कहाँ से मिली थी? लालू जवाब दिए बगैर छलांग मारकर रणधीर के पीछे बैठ गया और जब घोड़ा सरपट दौड़ने लगा तो इसने कहा, मैं आपको एक खुशखबरी सुनाऊं। रणधीर ने जवाब दिया, इस वक्त मुझे कोई खबर खुश नहीं कर सकती, कहो क्या कहते हो? लालू ने कहा, बात दरअसल ये है कि शांता बिल्कुल तंदुरुस्त है। रणधीर का दिल खुशी के समंदर में गोते खाने लगा। इसने घोड़े की बागी खींचते हुए मुड़कर लालू की तरफ देखा और कहा, भगवान के लिए सच सच बताओ। लालू ने कहा, बात यह है कि मैंने आपसे झूठ बोला था। लेकिन तुम वहां गए कब? मैं वहीं रहता हूँ। वहां? हाँ। तो क्या तुम शहर में नहीं रहते? नहीं। तुम खचतरी? नहीं। नहीं। तो तुम कौन हो? पहले आप वादा करें कि आप मुझे घोड़े से नीचे नहीं फेंक देंगे। वो क्यों? मैं एक शूदर हूँ। शूदर? लेकिन तुम्हारा लिबास तो, ये सब आप लोगों की दया है। मुझे तुम्हारी बातों पर यकीन नहीं आता, तुम्हारी जुबान भी शहर के लोगों से मिलती है। अगर मैं आपकी तरह बातें करना ना सीखता तो इस कदर आजादी के साथ आपके घरों और मंदिरों में ना फिर सकता। तुम बहुत निडर मालूम होते हो। ये कहकर रणधीर ने घोड़े को एड़ लगा दी। झील के करीब पहुंचकर रणधीर को माधु भागता हुआ नजर आया। इसने इसके करीब पहुंचकर घोड़ा रोकते हुए लालू से कहा, देखो इसे अभी बुद्धू के मुतल्लिक ना बताना। बहुत अच्छा, लालू ने जवाब दिया। गुरूबे आफ्ताब से कुछ देर पहले रामदास और रणधीर अपने मकान के सहन में बड़ के दरख्त के नीचे एक चबूतरे पर बैठे हुए थे। रणधीर इसे अपनी सरगुजी सुना रहा था जब वो बचपन की इब्तदाई मुलाकात से लेकर जवानी की आखिरी मुलाकातों तक तमाम वाकयात बयान कर चुका तो रामदास ने कहा, रणधीर सच कहो, शांता वाकई बहुत खूबसूरत है। पिताजी, रणधीर ने शर्माकर आंखें झुका ली। रामदास फिर बोला, सुखदेव और कंवल की बेटी यकीनन खूबसूरत होगी। अच्छा ये बताओ कि तुम वाकई इससे प्रेम करते हो? रणधीर ने झिझक कर आंखें ऊपर उठाई और जवाब दिया, पिताजी मैं इसके बगैर जिंदा नहीं रह सकता। तुम जानते हो कि तुम्हें सुखदेव की तरह तमाम उम्र कांटों पर चलना पड़ेगा। इन शहरों और इन खूबसूरत मोहल्लात के दरवाजे तुम पर हमेशा के लिए बंद हो जाएंगे। पिताजी मैं इसके लिए तैयार हूँ। रणधीर अगर मैं ये कहूँ कि तुम इस लड़की का ख्याल छोड़ दो तो? पिताजी फिर मैं ये कहूंगा कि आप अपने हाथों से मेरा गला घूंट दीजिए। अब वो काफी दूर जा चुके होंगे। हाँ पिताजी, मेरा ख्याल है कि वो आधा रास्ता तय कर चुके होंगे। शांता बिल्कुल तंदुरुस्त है ना? पिताजी इस लड़के ने झूठ बोला था। वो था कौन? रणधीर ने इस सवाल के जवाब में लालू के मुतल्लिक अपनी ताजा मालूमात जाहिर कर दी। रामदास ने कुछ सोचने के बाद सवाल किया, रणधीर तुम्हें यकीन है कि मोहिनी माधु से प्रेम करती है? मुझे यकीन है। इसे मालूम है कि माधु सुखदेव का बेटा है? नहीं, शायद इसे मालूम नहीं। रामदास फिर सोच में पड़ गया। मोहनी भागती हुई मकान में दाखिल हुई और रामदास की करीब पहुँच कर इसने कहा, चचा जी इन्हें बचाइए। पिताजी शहर के बहुत से लोगों के साथ इन पर धावा बोलने का इरादा कर रहे हैं। अभी वो घर पर है, शहर के तमाम ब्राह्मण भी हमारे घर जमा हैं। रामदास ने जानबूझकर बेपरवाही से जवाब दिया, तो मैं क्या करूं? चचा आप शहर के सरदार हैं, पिताजी को आप मना कर सकते हैं। आपने इसका बलिदान होने से बचाया है, क्या आप इसे कत्ल होता देखकर खामोश रहेंगे? बेटी तुम्हें इसकी फिक्र क्यों है, कर्मों का लिखा कौन मिटा सकता है। मोहनी रामदास से मायूस होकर रणधीर की तरफ मुतवज्जो हुई, रणधीर तुम ही कुछ करो, वो इसे जिंदा जला देना चाहते हैं, भगवान के लिए जाओ। रणधीर के चेहरे पर तशवीश के बजाय इत्मीनान के आसार देखकर मोहनी ने कहा, तो ये सब कुछ दिखावा था, तुम्हारे सीने में भी वही दिल है जो दूसरे लोगों के सीने में है, तुम बुजदिल हो। इन अल्फाज के साथ ही मोहनी की आंखों से आंसू निकले। रामदास चबूतरे से नीचे उतरकर आया और प्यार से इसके सर पर हाथ रखकर बोला, बेटी एक शूदर के साथ इस कदर हमदर्दी। मोहनी ने सिसकिया लेते हुए कहा, मुझे मालूम ना था कि पिताजी की तरह आप भी एक शूदर को इंसान नहीं समझते। बेटी मुझे मालूम ना था कि तुम उससे इस कदर प्रेम करती हो, मैं तुम्हारी मदद करूंगा, मैं सिर्फ इसकी जान बचाना चाहती हूँ, वो बेगुनाह है, अब इसकी जान को कोई खतरा नहीं, वो अब बहुत दूर हो चुका है। बहुत दूर कहाँ? पहाड़ों में। मोहनी के चेहरे पर मुसर्रत और गम की लहरें एक दूसरे का ताकुब करने लगी। दिल एक बार धड़का और बैठ गया, आंखों के चिराग एक लम्हा के लिए रोशन हुए और बुझ गए। इसके होंठों से दर्द की गहराइयों में डूबी हुई आवाज निकली, तो आपने इसे जिलावतन कर दिया? रामदास ने जवाब दिया, इसकी जान बचाने के लिए जरूरी था कि मैं इसे कहीं दूर भेज दूं। वो किस जगह? बस किसी ऐसी जगह जहां शहर का कोई आदमी ना पहुंच सके। मोहनी की आंखें आंसुओं से लबरेज होने लगी। रामदास ने कहा, आए तुम अब भी रो रही हो, अब तो तुम्हारे गम की कोई वजह बाकी नहीं रही, वो जिंदा है, इसकी जान को कोई खतरा नहीं, इससे ज्यादा तुम क्या चाहती हो। मोहनी ने रामदास को कोई जवाब देने की बजाय रणधीर की तरफ मुतवज्जो होकर पूछा, क्या इसकी माता और शांता भी इसके साथ हैं? रामदास ने रणधीर को जवाब देने का मौका न दिया और कहा, हाँ वो भी इसके साथ हैं और रणधीर भी इसके पीछे जाने वाला है, ये इस लड़की के लिए हमें त्याग चुका है। मोहनी बे इख्तियार रामदास के पांव पर गिरते हुए बोली, चचा मैं भी रणधीर के साथ जाना चाहती हूँ, मैं उसके लिए तमाम दुनिया को त्याग सकती हूँ, मैं इसके बगैर जिंदा नहीं रह सकती। रामदास ने मोहनी का बाजू पकड़कर कहा, लेकिन तुम्हारा पिता, तुम्हारी माता, इन सबको छोड़ दोगी? मुझे किसी की परवाह नहीं। मोहनी फूट फूट कर रोने लगी, लेकिन दुनिया क्या कहेगी? मुझे दुनिया की भी परवाह नहीं, चचा मुझ पर दया करो, वरना मैं कहीं डूब मरूंगी या किसी पहाड़ी पर चढ़कर छलांग लगा दूंगी। अच्छा बेटी तुम जीती, अब तुम तैयार हो जाओ। रणधीर रात के वक्त शहर से बाहर इस किले के करीब जिसकी चोटी पर पीपल का दरख्त है तुम्हारा इंतजार करेगा। तुम दोनों के लिए घोड़े वहां मौजूद होंगे, लेकिन किसी को खबर ना हो। इजहारे तशक्कुर के लिए मोहनी की जुबान मौजू अल्फाज तराश ना कर सकी। इसने एहसान मंदाना निगाहों से रामदास की तरफ देखा और चुपके से दो आंसू बहा दिए। रात के वक्त रामदास देर तक मकान की छत पर टहलने के बाद चारपाई पर लेट गया। इसके दिल पर एक नाकाबिले बर्दाश्त बोझ था, इसे अपना वसी मकान सूना मालूम होता था। आज से 10 वर्ष पहले रणधीर की मां की वफात के बाद इसकी जिंदगी की तमाम दिलचस्पियां अपने इकलौते बेटे पर मरकूज थी। बचपन से लेकर अब तक रणधीर की मुख्तलिफ तस्वीरें इसकी आंखों के सामने आ रही थी। वो कमसिन बच्चा जो इसकी गोद में बैठकर अपने नन्हे हाथों से इसकी मूछें पकड़कर कहकहे लगाया करता था, जो इसकी उंगली मुंह में लेकर अपने छोटे छोटे दांतों से काटने की कोशिश करता, लेकिन इसे दर्द की बजाय राहत होती। وہ ہونہار لڑکا جسے وہ شاہ سواری، تیر اندازی اور تیغ زنی کے کرتب سکھایا کرتا تھا، اور پھر وہ نوجوان جس کی ہر بات اسے دنیا بھر کے تمام انسانوں سے نرالی نظر آتی، اسے رندھیر کی شکل میں بادشاہوں کا جلال اور دیوتاؤں کی پاکیزگی نظر آتی۔ دن میں کئی بار اس کے منہ سے یہ الفاظ نکلتے، میرا بیٹا، میرا رندھیر۔ رندھیر کی ماں موہنی کی ماں کی سہیلی تھی اور ارجن رام داس کے بہترین دوستوں میں سے تھا، اس لیے رندھیر کے ساتھ ارجن اور ساودری کی دلچسپی ایک قدرتی بات تھی۔ وہ رندھیر اور موہنی کے مستقبل کا فیصلہ اپنے دل میں ایک مدت سے کر چکا تھا، لیکن تازہ واقعات کے غیر متوقع طوفان نے اس کی امیدوں کے چراغ بجھا دیے تھے۔ شانتا کے ساتھ رندھیر کی محبت کا انکشاف اس کے لیے ناقابل برداشت تھا، پھر بھی اسے امید تھی کہ وہ اسے ڈانٹ ڈپٹ کر سمجھا لے گا، لیکن مادھو اور شانتا کے باپ کا علم ہونے کے بعد اسے مایوسی کا آخری گھونٹ حلق سے اتارنا پڑا۔ سکھ دیو کے ساتھ پرانی محبت نے اسے پھر ایک بار سماج کا باغی بنا دیا، وہ رندھیر اور موہنی کو رخصت کر چکا تھا۔ نوکر نے آج بھی حسب معمول رندھیر کا بستر اس کے قریب بچھا دیا تھا۔ رام داس نے لیٹے لیٹے ہاتھ بڑھا کر رندھیر کے خالی بستر سے تکیا اٹھا کر سینے سے لگا لیا، وہ آنکھیں جو ایک مدت سے آنسوؤں سے ناآشنا تھی پرنم ہو گئی۔ اس نے درد بھری آواز میں کہا، رندھیر میرے بیٹے، تم آج جنگل میں کس طرح دن گزارو گے؟ تمہیں شاید پتھروں پر لیٹنا پڑے، اور میں۔ رام داس یہ کہہ کر اٹھا، پھر آہستہ آہستہ ٹہلنے لگا۔ قریباً آدھی رات کے وقت اس نے ایک نوکر کو آواز دے کر بلایا اور کہا کہ میرا گھوڑا تیار کرو۔ نوکر یہ حکم سن کر چلا گیا اور تھوڑی دیر بعد آ کر کہنے لگا، سرکار گھوڑا تیار ہے، لیکن ارجن نیچے کھڑا آپ سے ملنا چاہتا ہے۔ رام داس نے کہا، اوپر لے آؤ، اور خود اپنی چارپائی پر بیٹھ گیا۔ ارجن نے اوپر آتے ہی کہا، مہاراج موہنی رات ہوتے ہی گھر سے نکلی تھی، ابھی تک نہیں آئی، میں تمام شہر میں اسے تلاش کر چکا ہوں، رندھیر کہاں ہے؟ رام داس نے جواب دیا، رندھیر یہاں نہیں ہے، تم بیٹھ جاؤ۔ نہیں، میں بہت پریشان ہوں، رندھیر کب سے گھر میں نہیں؟ رام داس نے کہا، ارجن تم بیٹھ جاؤ، میں تمہیں کچھ بات بتانا چاہتا ہوں۔ ارجن نے پوچھا، موہنی کے متعلق آپ کو کوئی علم ہے؟ ہاں ہاں، بیٹھ جاؤ۔ ارجن پریشان ہو کر بیٹھ گیا۔ رام داس نے کہا، ارجن تم سکھ دیو کو بھولے تو نہیں ہو گئے؟ ارجن نے جواب دیا، میں سکھ دیو کو کیسے بھول سکتا ہوں، لیکن اس بات کا موہنی سے کیا تعلق؟ رام داس نے جواب دیا، ارجن رندھیر اور موہنی ہمیں چھوڑ کر بھاگ گئے ہیں۔ ارجن اٹھ کر کھڑا ہو گیا، بھاگ گئے ہیں؟ اس نے بدحواس ہو کر پوچھا، ہاں ہاں بھاگ گئے، رندھیر سکھ دیو کی لڑکی کے پیچھے اور موہنی اس کی لڑکے کے پیچھے۔ سکھ دیو کی لڑکی اور لڑکا؟ میں آپ کی بات نہیں سمجھا، بھگوان کے لیے مجھے پریشان نہ کیجیے۔ رام داس نے اٹھ کر ارجن کے کندھے پر ہاتھ رکھتے ہوئے کہا، ارجن میں سچ کہتا ہوں۔ ارجن نے کہا، لیکن یہ کیسے ہو سکتا ہے؟ کیا وہ اچھوت؟ ہاں، وہ اچھوت سکھ دیو کی لڑکی اور لڑکا تھے۔ ارجن کچھ دیر بے حس و حرکت کھڑا رہا، بالآخر غضبناک ہو کر بولا، نہیں نہیں، میں یہ نہیں مانتا، یہ جھوٹ ہے، وہ اچھوت ہیں، شہر کا ہر آدمی جانتا ہے کہ وہ اچھوت ہیں۔ تم اپنا دھرم چھوڑ چکے ہو اور اپنے بیٹے کو معاف کر سکتے ہو، لیکن اگر موہنی اس بدماش کے ساتھ بھاگ گئی ہے تو میں قسم کھاتا ہوں کہ ان دونوں کو زندہ نہیں چھوڑوں گا، میں آس پاس کی بستیوں کے تمام اچھوتوں کو قتل کرا دوں گا۔ آج تم نے دوستی کا حق ادا کر دیا، اس ذلیل شودر نے میری عزت پر ہاتھ ڈالا اور تم اسے کالی دیوی کے مندر سے نکال لائے، مجھے بتاؤ وہ کہاں ہے؟ میں اسے تمام بستیوں میں تلاش کر چکا ہوں، بے شک تم سردار ہو، لیکن میں بے غیرت نہیں، میں صبح ہونے سے پہلے ہی تمام شہر کے لوگوں کو اکٹھا کر کے شودروں کی بستیوں پر حملہ کر دوں گا۔ تم سردار ہو، تمہارے پاس سپاہی ہیں، لیکن تم اس طوفان کا مقابلہ نہیں کر سکو گے، عام حالات میں رامداس ایسے الفاظ برداشت کرنے کا عادی نہ تھا، لیکن ارجن کی باتیں سن کر غصہ پی گیا اور نہایت نرمی سے بولا، ارجن تم جانتے ہو میں ڈرنے والوں میں سے نہیں، میں بے گناہوں کو ظلم سے بچانے کے لیے خون کا آخری قطرہ تک بہا دوں گا، لیکن تم میری بات پر یقین رکھو، میں قسم کھاتا ہوں کہ وہ سکھدیو کا بیٹا تھا، میں اس کا ثبوت اپنی آنکھوں سے دیکھ چکا ہوں، سکھدیو کو قید سے چھڑانے میں تم میرے ساتھ تھے، اس نے باغیوں کے سردار کی لڑکی سے شادی کی تھی، سکھدیو مر چکا ہے لیکن اس کی بیوی اور بچے زندہ ہیں، وہ اس شہر کے نزدیک آ کر آباد ہو گئے، سماج نے ان کے لیے شہر کے دروازے ہمیشہ کے لیے بند کر رکھے تھے، لیکن بھگوان کے کھیل نیارے ہیں، اس نے رندھیر اور موہنی کو ان کی جھونپڑی کا راستہ بتا دیا۔ ارجن کا غصہ آہستہ آہستہ کم ہو رہا تھا، اس نے پوچھا، لیکن آپ کو کیسے یقین ہوا کہ وہ سکھدیو کے بچے ہیں؟ رامداس نے جواب دیا، میں سکھدیو کی انگوٹھی اور تلوار جو میں نے اسے قید سے نکال کر رخصت کرتے وقت دی تھی دیکھ چکا ہوں، اور یہ تم بھی دیکھ چکے ہو کہ اس لڑکے کی شکل بالکل سکھدیو سے ملتی تھی۔ ارجن نے کہا، پھر بھی میں موہنی کو قابل معافی نہیں سمجھتا، اس نے میرے منہ پر سیاہی تھوپی ہے، مجھے دنیا میں کہیں کا نہ چھوڑا، سکھدیو کا بیٹا ایک نیچ ذات عورت کے بطن سے پیدا ہوا، وہ چنڈال ہے۔ رامداس نے کہا، ارجن محبت اونچ نیچ نہیں دیکھتی، اس کا تعلق سماج سے نہیں انسانیت سے ہے، تم ہی بتاؤ ہمارے شہر میں اس لڑکے جیسی شکل و صورت کس کی ہے؟ تم کسی زمانے میں باغیوں کے سردار کی لڑکی کے ساتھ سکھدیو کے عشق کو حق بجانب خیال کرتے تھے اور میری طرح یہ کہتے تھے کہ ان دونوں کو بھگوان نے ایک دوسرے کے لیے بنایا ہے، میں آج بھی یہ کہتا ہوں کہ سکھدیو کے بیٹی اور تمہاری بیٹی کے ملاپ میں بھگوان کا ہاتھ ہے۔ وہ موہنی کے لیے سر کٹوانے کے لیے تیار تھا اور موہنی اس کے لیے دریا میں کودنے اور پہاڑ سے چھلانگ لگانے کے لیے تیار تھی، مجھے تمہاری تکلیف کا احساس تھا، لیکن جب مجھے یقین ہو گیا کہ موہنی اس کے لیے سب کچھ ہار بیٹھی ہے، میں اس کا راستہ نہیں روک سکا، مجھے موہنی کا اتنا ہی دکھ ہے جتنا کہ رندھیر کا۔ ارجن نے کہا، لیکن دنیا کیا کہے گی؟ دنیا میرے دوست، دنیا کی زبان آج تک کسی نے بند نہیں کی، تم دنیا کو خوش کرنے کے لیے اپنے بچوں کا بلیدان نہیں دیکھ سکتے، اور دھرم، تم دھرم کی آڑ لے کر فطرت کے خلاف جنگ کر رہے ہیں، انسانیت کا چہرہ مسخ کر رہے ہیں، ایک انسان کو دوسرے انسان سے نفرت اور حقارت کا سبق دے رہے ہیں، بھگوان کے بنائے ہوئے انسانوں کے درمیان اونچ اور نیچ کی دیواریں کھڑی کر رہے ہیں، ایسا دھرم نہ بھگوان کو خوش کر سکتا ہے اور نہ بھگوان کے بنائے ہوئے انسانوں کی بھلائی کر سکتا ہے۔ ارجن تھوڑی دیر کے وقفے کے بعد بولا، تم یہ باتیں اس لیے کر رہے ہو کہ رندھیر ایک مرد ہے، تم اس کے گھر سے بھاگ نکلنے کے متعلق کئی بہانے تراش کر سکتے ہو، لیکن میں ایک لڑکی کا باپ ہوں، کل شہر کا ہر بچہ ہر بوڑھا مجھ سے موہنی کے متعلق پوچھے گا، میں انہیں کیا جواب دے سکوں گا؟ رامداس نے کہا، فرض کرو اگر وہ مایوسی کی حالت میں دریا میں کود جاتی یا پہاڑ سے چھلانگ لگا دیتی تو تم پوچھنے والوں کو کیا جواب دیتے؟ رامداس میری عزت بچاؤ، مجھے بتاؤ وہ کہاں ہے، میں اسے سمجھا لوں گا، میں وعدہ کرتا ہوں کہ میں اس کی خطا معاف کر دوں گا۔ ارجن میں صرف یہ جانتا ہوں کہ وہ سکھدیو کے بیٹے کے ساتھ جا چکی ہے اور دنیا کی کوئی طاقت اس کا ارادہ تبدیل نہیں کر سکتی، ممکن ہے کہ اس کا دل تمہاری باتوں سے پسیج جائے اور وہ اپنی مرضی کے خلاف تمہارے ساتھ لوٹ آئے، لیکن دوبارہ تمہارے گھر آنے کے بعد وہ ایک جیتی جاگتی موہنی نہیں ہوگی بلکہ ایک بے جان اور بے روح لاش ہوگی، میں جانتا ہوں کہ تم سماج کے قانون کی عزت کے لیے بڑی سے بڑی قربانی دے سکتے ہو، لیکن اپنے دل سے پوچھو، جس سماج کے احترام سے زیادہ ایک باپ کی محبت کی دھڑکنیں ہیں، کیا موہنی کا گھل گھل کر جان دینا تم برداشت کر سکو گے؟ ارجن मेरी बात का जवाब दो, क्या शादी से पहले तुम्हें इसी कौम की एक लड़की से मोहब्बत न थी? अगर वो तुम्हारी मोहब्बत को ठुकरा कर अपने बाप के साथ पहाड़ों में ना चली जाती तो तुम इसके लिए समाज के हर कानून को तोड़ने के लिए तैयार ना थे? क्या अब भी तुम्हें इसका ख्याल कभी कभी परेशान नहीं करता? अगर वो तुम्हारे साथ जिंदगी बसर करना मंजूर कर लेती तो तुम अछूतों की झोंपड़ियों को शहर के मोहल्लात पर तरजीह देने के लिए तैयार ना थे? याद है मैं तुम्हें समझाया करता था और तुम मुझे अपना दुश्मन ख्याल करते थे, क्या तुम वही अर्जुन हो? अर्जुन एक जब खुर्दा इंसान की तरह निढाल होकर चारपाई पर बैठ गया। इसकी आंखों के सामने आज से 20 साल कबल के वाकयात की तस्वीरें गुजर रही थी। वो सुहानी सुबह जब इसने एक शूदर लड़की को दरिया पर नहाते देखा था, वो चांदनी रात जब वो इसका हाथ पकड़कर ये कह रहा था, संती मैं तुम्हारे लिए सब कुछ छोड़ने के लिए तैयार हूँ, और इसके जवाब में इसके भोले भाले मुंह से निकले हुए अल्फाज 20 वर्ष के बाद भी एक मर्तबा इसके कानों में गूंज रहे थे, नहीं नहीं, मुझे मालूम ना था कि तुम राजा के सिपाही हो। तुम्हारी गर्दन पर हमारी कौम के सैकड़ों बेगुनाहों का खून है, तुम हमारे दुश्मन हो। मैं तुमसे प्रेम करने की बजाय मर जाना बेहतर समझती हूँ, मुझे तुम्हारी किसी बात पर एतमाद नहीं। रामदास ने कहा, क्यों अर्जुन, मैं गलत तो नहीं कहता? अर्जुन चौंक कर रामदास की तरफ मुतवज्जो हुआ और बोला, रामदास मुझे शर्मिंदा ना करो, वो जवानी नादानी थी, मैं इस वक्त बेवकूफ था। नहीं, सिर्फ तुम ही नहीं, इस उम्र में हर इंसान बेवकूफ होता है। मैं खुद भी अगर तुम्हारी ये सुखदेव की जगह होता तो यही करता, और अगर रणधीर की माँ खस्त्री होने की बजाय किसी उछूत के घर में जन्म लेती तो मैं भी इसके लिए समाज के किसी कानून की परवाह ना करता। तुम इसे जवानी की नदानी कहते हो, लेकिन मैं इसे फितरत के कानून की पैरवी समझता हूँ। कुदरत जब दो दिलों को मिलाना चाहती है तो ऊंच नीच की दीवारें तोड़ देती है। कुदरत ने किसी को बड़ा और किसी को छोटा नहीं बनाया। हमारे समाज का ये कानून फितरत के कानून के खिलाफ एक बगावत है। मैं समझता हूँ कि समाज से बगावत मोहनी और रणधीर के लिए एक आर्जी अजियत होगी, लेकिन समाज के खौफ से अगर वो फितरत के कानून को ठुकरा देते तो इन पर एक दायमी अजाब मुसल्लत रहता। अर्जुन ने लाजवाब सा होकर कहा, रामदास मुझे माफ करना, मेरे मुंह से चंद तल्ख बातें निकल गई, लेकिन मोहनी की जुदाई और वो भी हमेशा के लिए, इसकी माँ का क्या हाल होगा? रामदास ने जवाब दिया, माँ को अपने बच्चों की जिंदगी से ज्यादा कोई शय अजीज नहीं होती। मोहनी की माँ के लिए इससे बढ़कर क्या अच्छी खबर और होगी कि मोहनी जिंदा है और खुश है। लेकिन अगर वो इससे मिलना चाहे तो पहाड़ों में हम इसे कहाँ ढूंढ सकते हैं? रामदास ने जवाब दिया, इस बात की जिम्मेदारी मैं लेता हूँ, वो इस वक्त कहाँ है? इस वक्त तुम घर जाकर बहन सावित्री को तसल्ली दो, मैं चंद दिनों तक तुम दोनों को उसके पास ले चलूंगा। अगर कोई पूछे तो कह देना, मोहनी दरिया के पार अपने खाला के यहाँ गई है। अर्जुन उठकर नीचे उतरने लगा तो रामदास ने कहा, जरा ठहरो, मैं एक जरूरी बात कहना चाहता हूँ। अर्जुन मुड़कर इसकी तरफ देखने लगा और रामदास बोला, मैं सुबह कहीं जा रहा हूँ, शायद दोपहर तक ना आ सकूं। शहर के बाज लोग अभी तक शूद्रों के खिलाफ मुश्तैल हैं। मेरे वापिस आने तक शूद्रों की बस्तियों की हिफाजत तुम्हारे जिम्मे है। अर्जुन ने पूछा, आप कहाँ जाएंगे? रामदास ने जवाब दिया, एक बूटी की तलाश के लिए, मेरे घुटनों में फिर दर्द होता है। रामदास का ये जवाब अर्जुन की तसल्ली ना कर सका, ताहम सावित्री के ख्याल से इसने फौरन घर पहुंचना जरूरी समझा। अर्जुन के जाने के बाद रामदास ने महसूस किया कि इसके दिल से एक भारी बोझ उतर चुका है। थोड़ी देर बाद वो नीचे उतरा और तलवार और तीर कमान से मुसल्ला होकर घोड़े पर सवार हो गया। करीबन आधी रात तक रणधीर और मोहनी دشوار گزار پہاڑی راستوں میں ادھر ادھر بھٹکتے رہے۔ بالآخر انہیں ایک جگہ آگ نظر آئی اور رندھیر نے کہا، بس ہم پہنچ گئے۔ لالو کہتا تھا میں آگ جلا کر رکھوں گا، بہت ہوشیار لڑکا ہے۔ موہنی نے پوچھا، لالو کون ہے؟ رندھیر نے کہا، وہ ایک عجیب لڑکا ہے، اس کا دل شیر کا ہے، آنکھیں عقاب کی اور جسم چیتے کا ہے، اور تم تو عمر بھر اس کا احسان کا بدلہ نہ دے سکو گی۔ وہ ہم سے ایک لمحہ پہلے بھاگ کر پجاری کا ہاتھ نہ روکتا تو اس کا جھرا مادھو کی گردن تک پہنچ چکا تھا۔ پھر بھی وہ ہے کون؟ موہنی کے اس سوال کے جواب میں رندھیر نے تفصیل کے ساتھ لالو کے متعلق اپنی معلومات بیان کی۔ موہنی نے کہا، اب میں سمجھی، پچھلے دنوں پتا جی چھت پر نئی چادر تان کر سو رہے تھے، صبح کے وقت اٹھے تو ان کا جوتا اور چادر غائب تھے، شاید یہ اسی کا کام ہو۔ اچانک ایک طرف سے آواز آئی، دیوی وہ چادر اس وقت بھی میرے پاس ہے، لیکن جوتا میرے کسی کام نہیں آیا، تمہارے پتا کے پاؤں بہت بڑے ہیں۔ رندھیر اور موہنی نے گھوڑے روک لیے اور تاریکی میں آنکھیں پھاڑ پھاڑ کر ادھر ادھر دیکھنے لگے۔ رندھیر نے کہا، کون؟ لالو؟ لالو کہا لگاتے ہوئے آگے بڑھ کر رندھیر کے گھوڑے کی لگام پکڑ لی اور بولا، کیوں جی، آپ کہتے تھے آپ کو تمام راستے معلوم ہیں، اگر میں آگ نہ جلاتا تو کیا بنتا؟ اب یہاں اتر جائیے، آگے ڈھلان ذرا خطرناک ہے۔ وہ دونوں نیچے اتر پڑے اور رندھیر نے موہنی کے گھوڑے کی لگام پکڑ لی اور لالو سے پوچھا، راستہ میں کوئی تکلیف تو نہیں ہوئی؟ لالو نے جواب دیا، راستے میں تو کوئی تکلیف نہیں ہوئی، لیکن میں نے یہاں پہنچ کر بدھو کے متعلق بتا دیا تھا، مادھو اس کی ماں اور شانتا اب تک رو رہے ہیں۔ بوڑھا تیجو تھکاوٹ سے چور ہو کر سونے کے لیے جلدی چلا گیا۔ لالو اب مویشیوں کے گرد پہرا دے رہا تھا، کمل، رندھیر، موہنی، مادھو اور شانتا دیر تک بدھو کے متعلق باتیں کرتے رہے۔ کمل بار بار اس کی محبت، ایثار اور وفا کے واقعات بیان کر کر کے رو پڑتی اور رندھیر اسے بار بار تسلی دیتا۔ موہنی حیا کی وجہ سے زیادہ تر خاموش رہی۔ مادھو کے لیے اس کی آمد غیر متوقع تھی، اگر بدھو کی موت کا غم نہ ہوتا تو نامعلوم موہنی کی آمد کا اس کے دل و دماغ پر کیا اثر ہوتا؟ تاہم وہ بار بار اپنے دل سے یہ سوال کر رہا تھا، کیا یہ ممکن ہے؟ کیا یہ سچ ہے؟ کیا یہ ایک خواب تو نہیں؟ ان سب کے لیے بے آرامی کی یہ دوسری رات تھی۔ شانتا پچھلے پہر ایک پتھر پر سر رکھ کر سو گئی، موہنی بھی اونگ رہی تھی۔ اسے نیند کے خلاف جنگ کرتے ہوئے دیکھ کر کمل نے اس کا سر اپنے زانوں پر رکھ کر کہا، بیٹی سو جاؤ۔ الگ صبح جب موہنی کی آنکھ کھلی تو کمل جھک جھک کر اسے چوم رہی تھی۔ موہنی باہیں پھیلا کر کمل کے ساتھ چمٹ گئی، ماتا، بیٹی۔ موہنی نے اظہار تشکر کے لیے دو آنسو بہا دیے۔ رندھیر چشمے کے کنارے بیٹھا منہ ہاتھ دھو رہا تھا۔ شانتا بکری کے دودھ کا ایک پیالہ لے کر اس کے پاس پہنچی اور خاموش کھڑی ہو گئی۔ رندھیر اس کی موجودگی سے باخبر تھا، لیکن وہ جان بوجھ کر دریا کی دوسری طرف دیکھتا رہا۔ بالآخر شانتا نے کہا، لیجیے۔ رندھیر نے ایک شرارت آمیز تبسم کے ساتھ اس کی طرف دیکھا۔ شانتا مسکرائی اور رندھیر کو کائنات کے مغموم چہرے پر ایک دل فریب تبسم نظر آنے لگا۔ اس نے کہا، پہلے موہنی کو پلا آؤ۔ شانتا نے جواب دیا، اسے ماتا نے اس وقت پلا دیا تھا جب آپ سو رہے تھے۔ رندھیر نے پیالہ لے کر منہ سے لگایا، دودھ میں اس کے لیے آج ایک نئی مٹھاس، ایک نئی لذت تھی۔ تھوڑی دیر بعد رام داس آ پہنچا۔ لالو نے بھاگ کر اس کے گھوڑے کی لگام پکڑ لی۔ موہنی اور رندھیر نے آگے بڑھ کر اس کے پاؤں چھوئے اور ان کی دیکھا دیکھی مادھو اور شانتا بھی اس کے پاؤں چھونے کے لیے آگے بڑھے۔ رام داس نے شانتا کے سر پر پیار سے ہاتھ رکھتے ہوئے کمل کی طرف دیکھا اور کہا، بہن مجھے پہچانتی ہو؟ کمل نے اس کی طرف احسان مندانہ نگاہوں سے دیکھا اور جواب دیا، بھلا میں آپ کو کیسے بھول سکتی ہوں۔ دونوں کچھ دیر خاموش کھڑے ایک دوسرے کی طرف دیکھتے رہے۔ بالآخر رامداس بولا، بہن یہ جگہ آپ کے لیے محفوظ نہیں، آپ کو فوراً یہاں سے دور چلے جانا چاہیے۔ اس اونچے پہاڑ کے دامن میں آپ کی قوم کے بہت سے لوگ آباد ہیں، کل تک آپ وہاں پہنچ جائیں گی، شاید راستے سے آپ واقف نہ ہوں، لیکن اس پہاڑی کے پیچھے آپ کو کوئی نہ کوئی چرواہا یا شکاری ضرور مل جائے گا۔ کنول نے جواب دیا، میں اس علاقے کے چپے چپے سے واقف ہوں، اور مجھ سے زیادہ تیجو اور لالو ان راستوں کو جانتے ہیں۔ تیجو ہاتھ باندھے چند قدم کے فاصلے پر کھڑا تھا۔ رامداس نے اس کی طرف دیکھ کر سوال کیا، تم ان کے ساتھ جا رہے ہو؟ جی مہاراج، اس نے جواب دیا۔ بہت اچھا، اب دیر نہ لگاؤ، میں تھوڑی دور تمہارے ساتھ چلتا ہوں۔ لالو رامداس کے گھوڑے کی باگ مادھو کے ہاتھ میں دے کر تیجو کے ساتھ بھیڑ بکریاں ہانکنے لگا۔ رامداس نے مادھو کے ہاتھ سے گھوڑے کی باگ پکڑ لی، اور رندھیر اور مادھو کو دوسرے گھوڑے جو قریب ہی ایک جھاڑی کے ساتھ بندھے ہوئے تھے کھول کر لانے کے لیے کہا۔ جب وہ گھوڑے لے آئے تو وہ موہنی اور شانتا کی طرف متوجہ ہوا، تم دونوں گھوڑوں پر سوار ہو جاؤ۔ شانتا اور موہنی پاسے ادب سے ہچکچائیں، لیکن رامداس کے اصرار پر رندھیر نے موہنی اور مادھو نے شانتا کو گھوڑوں پر بٹھا دیا۔ رامداس نے کنول سے کہا، بہن تم میرے گھوڑے پر سوار ہو جاؤ۔ کنول نے جواب دیا، نہیں میں پیدل چلوں گی۔ رامداس نے کہا، نہیں بہن، چڑھائی آپ کو تکلیف دے گی، ہمیں دیر نہیں لگانی چاہیے۔ رندھیر نے رامداس کی تائید کی اور کنول مجبور ہو کر گھوڑے پر سوار ہو گئی۔ رامداس، رندھیر اور مادھو، کنول، شانتا اور موہنی گھوڑوں کی لگامیں پکڑ کر ایک تنگ اور دشوار گزار گھاٹی میں چڑھنے لگے۔ رامداس نے راستے میں کنول سے سکھدیو کے متعلق پوچھا، اور وہ اس کی قید سے رہا ہونے کے بعد اس کی موت تک کے واقعات بیان کرنے لگی۔ جب بدھو کا ذکر آیا تو وہ بے اختیار رو پڑی۔ تمام داستان سننے کے بعد رامداس نے کہا، بہن افسوس ہے، تم اتنی دیر سے یہاں تھی اور مجھے خبر نہ ہوئی، مجھے بدھو کی موت کا دکھ ہے، اب اس کی جگہ رندھیر اور موہنی آپ کو سونپ رہا ہوں۔ رامداس نے مڑ کر موہنی کی طرف دیکھا، وہ سر جھکائے آنسو بہا رہی تھی۔ دوپہر کے قریب یہ لوگ پہاڑی عبور کر کے ایک سرسبز وادی میں داخل ہوئے اور ایک جگہ رک کر تیجو اور لالو کا انتظار کرنے لگے۔ نیلگو آسمان پر آہستہ آہستہ بادل چھا رہے تھے۔ موہنی کے چہرے سے اس کی دل کی کیفیت کا اندازہ لگاتے ہوئے رامداس نے اس کے قریب جا کر کہا، بیٹی میں تمہیں ایک خوشخبری سنانا چاہتا ہوں، تمہارا پتا رات میرے پاس آیا تھا، میں نے اس کی تسلی کر دی ہے، وہ اب تم سے خفا نہیں۔ اسے معلوم نہ تھا کہ مادھو سکھدیو کا بیٹا ہے، میں نے اس سے وعدہ کیا ہے کہ بہت جلد اسے اور تمہاری ماتا کو تمہارے پاس لاؤں گا۔ اس کے بعد وہ رندھیر سے مخاطب ہوا، بیٹا مجھے چند دن تک اپنے نئے گھر کا پتہ دینا۔ رندھیر نے مغموم لہجے میں کہا، پتا جی آپ ہمارے ساتھ کیوں نہیں چلتے؟ کنول بولی، ہاں بھیا چلو ہمارے ساتھ۔ موہنی نے کہا، چلو چچا۔ مادھو نے کہا، ہاں چلیے، وہاں آپ کو کوئی تکلیف نہ ہوگی۔ شانتا اب تک خاموش تھی۔ رامداس نے اس کی طرف دیکھتے ہوئے کہا، لیکن بیٹی شانتا شاید مجھے اپنے ساتھ لے جانا پسند نہیں کرتی، وہ ابھی تک خاموش ہے۔ شانتا نے بدحواس ہو کر سب کی طرف دیکھا اور کہنے لگی، پتا جی اگر آپ میرا کہاں مان لے تو میں ایک بار نہیں ہزار بار کہتی ہوں آپ ہمارے ساتھ چلیں۔ رامداس نے شفقت آمیز لہجے میں کہا، بیٹی میں تمہاری کسی خواہش کو رد نہیں کر سکتا، میں بہت جلد تمہارے پاس آؤں گا، وہ جھونپڑی جس میں تم اور رندھیر رہو گے مجھے شہر کے محلات سے کہیں زیادہ عزیز ہوگی، لیکن اس وقت میرے فرائض مجھے شہر چھوڑنے کی اجازت نہیں دیتے، میں وہاں رہ کر ہزاروں مظلوم لوگوں کی حفاظت کر سکتا ہوں، اگر میں آج شہر چھوڑ دوں تو ممکن ہے کہ میری جگہ پھر کوئی گنگا رام جیسا آدمی شہر کا سردار بنا دیا جائے، اور اجھوتوں کے لیے اور ان کے بلیدان کے لیے کالی دیوی کے مندر کے دروازے پھر کھل جائیں۔ جب تک مجھے یہ اطمینان نہیں ہوتا کہ میری جگہ لینے والا کوئی رحم دل انسان ہے، मैं वहां रहकर उन लोगों की हिफाजत करता रहूंगा। रणधीर ने कहा, लेकिन पिताजी, इन वाकयात के बाद ब्राह्मण राजा के पास जाकर आपकी शिकायत जरूर करेंगे, और मुमकिन है कि राजा आपके साथ अच्छा बर्ताव ना करे। बेशक वो आपकी बहुत इज्जत करता है, लेकिन मुझे उम्मीद नहीं कि वो ये सब बातें बर्दाश्त कर लेगा। रामदास ने जवाब दिया, राजा सब कुछ बर्दाश्त कर सकता है, लेकिन ये बर्दाश्त नहीं कर सकता कि वो अपनी रियासत के एक हिस्से से हमेशा के लिए महरूम हो जाए। इसे यकीन है कि मेरे सिवा कोई और सरदार इन लोगों को पुरअमन रखने में कामयाब नहीं हो सकता। अगरचे अब इन लोगों में बगावत की रूह बाकी नहीं रही, फिर भी गुज़िश्ता लड़ाइयों में नाकामियों का इसके दिल पर गहरा असर है। वो दिल ही दिल में आज तक इन ब्राह्मणों से नफरत करता है जिन्होंने इसे सुखदेव के खिलाफ भड़काया था। पहले इन लोगों के साथ मेरी रवादारी मसलहतों की बना पर थी, अब मैं उनके साथ हमदर्दी करना अपना धर्म समझता हूँ। मेरी रवादारी इनके लिए एक ख्वाबावर नशा थी, मेरी हमदर्दी अब इन्हें ख्वाब से बेदार करना चाहती है। रामदास ने माधु की तरफ देखा और कहा, माधु, मैं तुम्हारे मुतल्लिक बहुत मायूस हूँ। सपनों से दिल बहलाने वाला इंसान न अपने लिए मुफीद हो सकता है, न दूसरों के लिए। समाज को गलत किस्म के कवानीन की तब्दीली पर मजबूर करने के लिए खुशामद से काम न चलेगा। ये दुनिया एक शाहरा है जिस पर मुख्तलिफ कौमों के काफिले गुजर चुके हैं और गुजरते रहेंगे। इस शाहरा पर हर कौम को कदम कदम पर खौफनाक गढ़ों, भयानक तारीकियों और मुहीत तूफानों से गुजरना पड़ता है। इस शाहरा पर दौड़ने वाले हर काफिले की ख्वाहिश है कि वो किसी से पीछे ना रहे, लेकिन तारीख हमें ये बताती है कि कुदरत कामयाबी का सेहरा सिर्फ उनके सर बांधती है जिनका अज़्म इन घड़ों को देखकर मुतज़लज़िल नहीं होता, जो इंतहाई पामर्दी के साथ तारीकियों और तूफानों का मुकाबला करते हैं, जो काफिले इन घड़ों को देखकर डगमगाए, जो तूफानों और तारीकियों में सहम कर रह गए। कुदरत का हाथ इनकी आनत के लिए नहीं उठता। तेज रफ्तार काफिलों ने इन्हें सहारा देकर अपने साथ शामिल करने की कोशिश न की, बल्कि अपना बोझ इन पर लाद दिया। वो गिरे और पीछे आने वालों के पांव तले पिसकर रह गए। तारीख के सफात पर सिर्फ चंद तरक्की याफ्ता कौमों की दास्तानें नक्श हैं, लेकिन आज तक पस्ती के गढ़ों में गिरने वाला और तारीकियों में भटक कर दम तोड़ने वाले इंसानों को किसी ने तवज्जो का मुस्तहिक नहीं समझा। वो जैसे कभी थे ही नहीं। वो लोग जो इस शाहरा की खौफनाक खाइयों को अपनी लाशों से पाटते हैं, जो तुंद और तेज तूफानों के मुकाबले में मुतजलजिल न होने वाली चट्टाने बनकर निकलते हैं, जो हौसला शिकन तारीकियों में ईमान और अमल की मिशल रोशन करते हैं, दुनिया में कामयाबी और कामरानी उनके पांव चूमती है। ये शाहराहें कहीं बे आबो गया सहराओं और कहीं सरसब्ज और शादाब नफलस्तानों में से गुजरती हैं। जिन्होंने सहरा की कल्फतों से उकता कर नखलिस्तान में सस्ताने की कोशिश की, वो ऊँगते ऊँगते सो गए, और वो जवानों से बहुत पीछे थे जो बहुत आगे निकल गए थे, और जाते जाते इन्हें जगाने की बजाय गुलामी की आहनी जंजीरों में जकड़ गए, और फिर इनकी ये ख्वाहिश कि इन्हें हमेशा के लिए गुलाम रखा जाए महकूमों के लिए कानून बन गई। जिन लोगों में तुमने जिंदगी के चंद साल गुजारे हैं वो नए नए गुलाम हुए, और इनमें अभी थोड़ी सी आजादी की रमक बाकी है, लेकिन तुम उछूतों को नहीं जानते जो बरसों से गुलाम चले आते हैं। वो ताकतवर की लाठी के इशारे को भगवान का कानून समझते हैं। अगर तुम इन्हें जाकर ये कहो कि तुम और तुम्हारे ऊंची जात के आकाओं में कोई फर्क नहीं, तो वो हैरत से तुम्हारा मुंह देखेंगे। अगर तुम इनसे ये कहो कि आज़ादी तुम्हारा पैदाइशी हक है, तो वो तुम्हें दीवाना कहेंगे। और अगर तुम ये कहो कि भगवान की नज़र में ऊंच और नीच एक सा दर्जा रखते हैं, तो वो तुम्हें पापी समझेंगे। हुक्मरानों की समाज का कानून इनके लिए धर्म बन चुका है, और वो आज़ादी की हर जिद्दोजहद को धर्म के खिलाफ ऐलान जंग समझते हैं। और जब किसी जमात के इंसानों में कमतरी का एहसास धर्म की हद तक पहुंच जाता है, तो اس کی اصلاح بہت مشکل ہو جاتی ہے۔ تاہم میں تمہیں مایوس نہیں کرنا چاہتا۔ تاریخ ہمیں بتاتی ہے کہ بعض قومیں عروج کی آخری بلندی سے گری اور پستی کی انتہائی گہرائی تک پہنچ گئی، اور بعض پستی کی آخری گہرائی سے اٹھی اور بلندی کے آخری زینے تک پہنچ گئی۔ لیکن یاد رکھو، تم ان لوگوں میں سے نہیں جو گری ہوئی قوم کو اٹھاتے ہیں اور جو گڑوں کو اپنی لاشوں سے پاٹ کر ہموار کرتے ہیں، جو طاقتور سے اپنا کھویا ہوا حق واپس لینے کے لیے سینہ سفر ہو جاتے ہیں۔ اونچی ذات والوں سے تمہاری جنگ اس لیے نہیں کہ انہوں نے انسانیت کے تمام حقوق تم سے چھین لیے ہیں، نہیں، تم صرف اپنے طاقتور آقاؤں سے چند مراعات چاہتے ہو، اور وہ یہ کہ وہ تمہارے لیے اپنے مندروں کے دروازے کھول دیں، تمہیں اپنے کنوؤں سے پانی پینے دیں، اپنے شہروں میں داخل ہونے دیں اور اپنی مورتیوں کی پوجا کرنے دیں۔ تمہاری مثال اس آدمی کسی ہے جس کے گھر پر ڈاکو قبضہ کر لیں اور اسے زنجیروں میں کس کر ایک تنگ و تاریک کوٹھڑی میں پھینک دیں، اور وہ طاقتور لٹیروں سے مرعوب ہو کر صرف یہ کہے کہ یہ زنجیر مجھے چپتی ہے، اس لیے ذرا ڈھیلی کر دو، تنگ و تاریک کوٹھڑی میں میرا دم گھٹتا ہے، اس لیے ایک روزن کھول دو، تاریکی میں میرا جھی گھبراتا ہے، اس لیے میری کوٹھڑی میں ایک چراغ روشن کر دو۔ جب تم میرے مکان کے کشادہ کمروں میں بیٹھ کر گاتے ہو تو میرا بھی جی چاہتا ہے کہ اس لیے مجھے بھی گلا پھاڑنے کی اجازت دے دو۔ وہ صرف چند ٹکوں کی بھیک مانگتا ہے اور یہ بھول جاتا ہے کہ یہ تمام خزانہ اس کا تھا، اور پھر جو ملتا ہے اسے اپنے لیے ایک بہت بڑا انعام سمجھتا ہے، اور جو نہیں ملتا اس کے متعلق یہ خیال کرتا ہے کہ یہ اس کا حق ہی نہ تھا۔ غلامی، بے بسی اور مجبوری اس کے لیے دھرم بن جاتی ہے، اور طاقتور لٹیرا اسے انسان نہیں دیوتا نظر آتا ہے۔ فرض کرو اگر سماج تمہارے لیے اپنے مندروں کے دروازے کھول دیں، تمہیں اپنے کنوؤں سے پانی پینے، اپنے شہروں میں داخل ہونے اور اپنی مورتیوں کی پوجا کرنے کی اجازت دے دے، تو کیا تمہاری مثال اس شخص سے مختلف ہوگی جس کے گھر پر قبضہ کرنے والے اس کی التجاؤں پر اس کی کوٹھڑی کا روزن کھول دیں یا اس کے سامنے ایک چراغ رکھ دیں؟ کیا یہ مراعات حاصل کرنے کے بعد تم سماج والوں کی برابری کا دعویٰ کر سکو گے؟ ہرگز نہیں۔ دو انسان ایک ہی کنویں کا پانی پیئے، ایک ہی مورتی کی پوجا کرنے اور ایک ہی شہر میں رہنے کے باوجود اور آقا اور غلام ہو سکتے ہیں؟ اس دنیا میں طاقتور کا ہاتھ ہمیشہ کمزور کے اوپر رہے گا۔ کمزور طاقتور کے برابر بیٹھ کر بھی برابری کا دعویٰ نہیں کر سکتا۔ طاقتور کمزور کی جھونپڑی کو گرا کر محل تعمیر کرتی ہے۔ طاقت کمزور کی جھونپڑی کو گرا کر محل تعمیر کرتی ہے۔ طاقتور کی خواہش کمزور کے لیے قانون، اور قانون سے دھرم بن جاتی ہے۔ مادھو، گری ہوئی قوم کو اٹھانے کا کام بہت کٹھن ہے۔ تمہارا باپ ایک بہادر آدمی تھا، اس کے ارادے بہت بلند تھے۔ میں سمجھتا تھا کہ قدرت نے اسے ایک گری ہوئی قوم کو اٹھانے کے لیے منتخب کیا ہے، وہ اس ملک میں ایک بہت بڑا انقلاب لائے گا، لیکن وہ حوادث کے سمندر میں فقط ایک بار غوطہ لگانے کے بعد ہمیشہ کے لیے کنارے پر بیٹھ گیا۔ وہ ان لوگوں کو جگانے کے لیے آیا تھا لیکن خود سو گیا۔ تاہم اس کے دل میں صداقت کے لیے ایک تڑپ تھی۔ اس نے ظلم برداشت کیا لیکن ظلم کا ساتھ نہ دیا۔ اس نے مظلوموں کے ساتھ محبت کی لیکن اس کی محبت اسے مظلوموں کی داد رسی کے لیے سینہ سفر ہونے پر آمادہ نہ کر سکی۔ اگر بہن کنول برا نہ مانے تو میں یہ کہوں گا کہ اس کے ذہنی انقلاب کا باعث یہ تھی، اور اس طرح تمہارا منتہائی مقصود موہنی ہے۔ تم اس سے زیادہ کچھ نہیں چاہتے۔ تم اس جگہ جا رہے ہو جہاں آزاد لوگ بستے ہیں، وہاں موہنی کے ساتھ تمہیں شہروں اور مندروں کا خیال نہ ستائے گا، تم یہ سب کچھ بھول جاؤ گے، تمہیں مورتیاں بنانے کی بھی ضرورت نہیں رہے گی۔ لیکن اپنے دل کو یہ فریب نہ دینا کہ تم آزاد ہو اور آزاد رہو گے۔ تم بھی ان لوگوں میں جا کر سو جاؤ گے، اور سونے والا زیادہ دیر امن کی نیند نہیں سوتے۔ इस वादी से कोई गंगाराम फिर उठेगा और बेफिक्री की नींद सोने वाले चरवाहों को गुलामी की जंजीरें पहना देगा। रामदास की तकरीर के दौरान माधु के चेहरे पर कई रंग आए और कई गए। उसे इस बात का एतराफ था कि मोहनी इसकी जिंदगी की सबसे बड़ी आरजू थी और वो मोहनी के लिए जिंदगी की हर दिलचस्पी कुर्बान करने के लिए तैयार था, लेकिन वो ये मानने के लिए तैयार ना था कि अपनी कश्ती को किनारे पर आ लगने के बाद वो मंझधार में डूबने वालों की चीखों पुकार से कान बंद कर लेगा। वो एक थके हुए मुसाफिर की तरह किसी ठंडे और मीठे पानी की चश्मे के किनारे थोड़ी देर सस्ताने के बाद ताजा दम होकर सहरा में भटकने वाले मुसाफिरों की रहनुमाई की तदबीरें सोचना चाहता था। ठंडा और मीठा चश्मा मोहनी थी जिसकी तलाश भटकते हुए इसने सहराओं में कई प्यासे इंसानों को दम तोड़ते देखा था। मोहनी की मोहब्बत को एक ख्वाबावर नशा समझकर सो जाने की बजाय वो इसे शाहराए आयात की बुलंद मनाजिर की तरफ कदम उठाने के लिए ज्यादा राह बनाना चाहता था। मोहनी का सहारा लेकर वो तूफानों से लड़ सकता था। मोहनी को मिशल बनाकर वो अपने रास्ते के तारीख गढ़ों में पांव रख सकता था। ताहम रामदास की तकरीर के बाद वो अपने दिल में एक नया इस्तराब और एक नई कश्मकश महसूस करता था। वो अपने दिल से कुरेद कुरेद कर पूछ रहा था, क्या गिरे हुए इंसानों को फक्त एक निडर और मुस्तकिल मिजाज रहनुमा की जरूरत है? क्या दुनिया के तमाम मसाइल का इलाज फक्त ताकत ही है? क्या कमजोर ताकतवर होकर आम तौर पर जालिम नहीं बन जाता? क्या इस शाहरा में आगे बढ़ने वाले ताकतवर इंसानों का ये हक है कि वो कमजोर इंसानों पर अपना बोझ लाद दें, इन्हें धकेल कर जिल्लत और गुलामी के गढ़ों में फेंक दें? क्या ताकतवर की बादशाहत कमजोर की गुलामी का बाइस नहीं होती? कुछ देर सर झुकाने के बाद माधु ने रामदास की तरफ देखा और कहा, आपने मुझे गलत समझा, मैं बुजदिल नहीं। मुझसे ये भी मुमकिन नहीं कि मैं अपनी जिंदगी का आराम ढूंढ कर दूसरों से बेपरवाह हो जाऊं, लेकिन गिरे हुए इंसानों को उठाने के मुतल्लिक मेरे ख्यालात आपसे बहुत मुख्तलिफ हैं। मैं ताकतवर का ये हक तस्लीम नहीं करता कि वो कमजोर को पीस डाले। मैं दुनिया में ताकत का कानून नहीं, इंसाफ का कानून चाहता हूँ। ताकत का कानून इंसानों को जहनी तौर पर दरिंदा बना देता है और इस दुनिया में एक ऐसी जंग का बीज होता है जो कभी खत्म नहीं होती। जालिम कमजोर होकर मजलूम और मजलूम ताकतवर होकर जालिम बनते रहेंगे, गुलाम आका और आका गुलाम बनते रहेंगे। मैं इस दुनिया में ना कमजोर की गुलामी चाहता हूँ और ना ताकतवर की बादशाहत। मैं ताकत के लिए नहीं, इंसाफ के लिए लड़ना चाहता हूँ और दुनिया में इंसाफ का कानून वो होगा जो आका और गुलाम की वजूद से मुनकर हो, जिसमें छूत और अछूत का इम्तियाज ना हो, जो इंसान को इंसान के एहतराम पर मजबूर करे, जिसका खौफ एक ताकतवर को कमजोर के घर पर कब्जा करने से बाज रख सके। रामदास ने कहा, बेटा ये सिर्फ तुम्हारे सपने हैं, दुनिया के किसी मुल्क में ऐसा कानून नहीं, और अगर कोई ऐसा कानून लेकर आया तो दुनिया के तमाम सरकश इंसान इसके मुकाबले के लिए मुत्तहिद हो जाएंगे। दुनिया में बुलंदो पस्त को एक सजा पर लाकर खड़ा करना एक ऐसा काम नहीं जो सिर्फ बातों से हो सके। माधु ने जवाब दिया, दुनिया में किसी शय के ना होने का मतलब ये नहीं कि इसकी जरूरत से इनकार किया जाए। गारों में रहने वाले इंसानों ने झोपड़ियां बनाने की जरूरत महसूस की। झोपड़ियां तुंद हवाओं और तेज बारिशों में काम नहीं देती तो वो मिट्टी और पत्थर के मकान बनाने पर मजबूर हुए। अमन दुनिया की सबसे बड़ी जरूरत है। ताकत के कानून के मातहत ना खत्म होने वाली जंगें इंसान को किसी ऐसे कानून का जोया बना देंगी। मैं मानता हूं कि ऐसे कानून की एहतियात ज्यादातर इंसानों का मजलूम तबका महसूस करेगा और कमजोरों की हड्डियों पर अपने महल तामीर करने वाले इसके मुकाबले के लिए उठेंगे, लेकिन सदाकत का लोहा इसको काटेगा और ऐसे कानून की फतह होगी। इस कानून के अलमबरदार किसी ऐसे भगवान का तखय्युल पेश करेंगे जो सबको एक आंख से देखता हो, और ऐसे मंदिर तामीर करेंगे जिसके दरवाजे छूत और अछूत के लिए यकसा तौर पर खुले हों। वो दिन दूर नहीं جب انسان ذات سے نہیں بلکہ اعمال سے پہچانا جائے گا، طاقت کی لاٹھی نیکی کی تلوار کے سامنے جھک جائے گی۔ دنیا کی یہ جنگ ظلم کے خلاف نیکی کی جنگ ہوگی، اور اگر میں زندہ رہا تو اس جنگ میں ایک سپاہی بن کر شریک ہوں گا، اور پھر دنیا دیکھے گی کہ میں بزدل نہیں۔ رام داس نے کہا، بھگوان کرے وہ وقت جلد آئے اور میں بھی تمہارا ساتھ دے سکوں، لیکن اگر کوئی ایسے قانون کا جھنڈا بلند کرنے نہ آیا تو۔ مادھو نے مغموم لہجے میں جواب دیا، جس کے ہاتھ میں رات کے وقت چلنے کے لیے مشل نہ ہو، اس کے لیے اس کے سوا کوئی چارہ نہیں کہ صبح کا انتظار کرے، میں انتظار کرتا رہوں گا۔ رام داس نے مسکراتے ہوئے کہا، جب تک صبح نہ ہو شہر اور مندروں کا رخ نہ کرنا، تم اندھیرے میں بہت کچھ کھو چکے ہو۔ کنول بولی، میں اب اس کی رکھوالی کروں گی۔ کنول کو اس موقع پر بدھو کا خیال آیا اور اس کی مسکراہٹ اچانک پس مردگی میں تبدیل ہو گئی۔ رام داس نے رندھیر کی طرف دیکھا، اچھا اب مجھے دیر ہو رہی ہے، بیٹا بہن کنول کو اپنی ماں سمجھنا، شانتا کو کوئی تکلیف نہ ہونے دینا، مادھو کو اپنا بڑا بھائی سمجھنا، اور مادھو تمہیں یہ کہنے کی ضرورت نہیں سمجھتا کہ موہنی کو کوئی تکلیف نہ ہو، اور بہن کنول ان کی شادی کی رسوم کے لیے ہماری سماج کا کوئی پروہت رضامند نہیں ہوگا، میں یہ چاہتا بھی نہیں کہ انہیں اس بات کا علم ہو۔ 15 دن تک رندھیر کو میرے پاس بھیج دینا، میں اس کے ساتھ آ جاؤں گا، اور موہنی تمہارے پتا کو بھی لیتا آؤں گا۔ موہنی اور شانتا کے چہروں پر حیا کی سرخی دوڑ رہی تھی۔ رندھیر اور مادھو کے دل میں مسرت کا ایک طوفان لہریں لے رہا تھا۔ کنول کی آنکھوں میں خوشی کے آنسو چھلک رہے تھے۔ رخصت ہوتے وقت رام داس نے اپنا گھوڑا کنول کو دے کر پیدل لوٹنا چاہا، لیکن کنول نے رام داس کی تکلیف کے احساس سے گدھے کی سواری کو ترجیح دی، اور اسے مجبوراً اپنا گھوڑا لینا پڑا۔ بادلوں کے قافلے مشرق کے اونچے پہاڑوں سے اٹھ اٹھ کر مغرب کے وسیع میدانوں کا رخ کر رہے تھے۔ رام داس نے پہاڑی کی چوٹی پر پہنچ کر گھوڑا روکا اور مڑ کر نیچے دیکھنے لگا۔ کنول اور اس کے ساتھی وادی سے گزر کر ایک بل کھاتی ہوئی پگڈنڈی کے راستے پہاڑ پر چڑھ رہے تھے۔ رام داس دیر تک انہیں دیکھتا رہا۔ جب یہ قافلہ پہاڑ کی اوٹ میں چھپ گیا، اس نے گھوڑے کی باگ ڈھیلی چھوڑ دی اور آہستہ آہستہ پہاڑ سے نیچے اترنے لگا۔ خیالات کے ہجوم نے رام داس کو اپنے گرد و پیش سے بے خبر کر دیا۔ وہ تصور میں کسی اونچے پہاڑ کے دامن میں، جہاں جگہ جگہ آبشار تھے، کسی جھیل کے کنارے دیودار اور چیڑ کے بلند درختوں کے درمیان ایک چھوٹی سی جھونپڑی دیکھ رہا تھا، وہ جھونپڑی جس میں اس کا بیٹا اور بہو رہتے تھے۔ وہ ان کے درمیان بیٹھا ہوا تھا۔ شانتا ایک ننے سے خوبصورت بچے کو اپنی گود سے اٹھا کر اس کی گود میں ڈال کر یہ کہہ رہی تھی، جاؤ اپنے بابا کے پاس، تم بہت شریر ہو۔ وہ بچہ اپنے نازک ہاتھوں سے اس کی مونچھیں پکڑنے کی کوشش کر رہا تھا، اس کی انگلی پکڑ کر اپنے منہ میں ڈال رہا تھا، اور وہ اس کے ہاتھ اور پاؤں چوم رہا تھا۔